ভাই সমঝে রা আকো ভা রুন্থে কাখ মা ভেঠু না পাকো ভা ভেটা অংক সোগান। নমস্কার, মল্লো গায়িকা পূর্ণ কলাবিশী, তপাই অইলে শুনদে হুনুহুন্ছ কার্যক্রম গাম্বেশিকা ধুনহরু। कार्यक्रम गाम्बेसीका धुनहरू सुन्दै हुनुहुन्छ। आजको बसाई मिठा मनसुने गीत सङ्गीतहरू प्रस्तुत गर्ने बसाई र तिनै बसाईलाई श्रवण गरिरहनु भएको छ श्रोता मन। हामीले धेरै गीत सङ्गीतहरू आज रिलिज गरिरहेका छौँ र तिनै मिठा मनसुने गीत सङ्गीतहरू विशेष गरी नयाँ लोकगीतहरूको रूपमा लोकदोहोरी गीत सङ्गीतहरू प्रस्तुत गरिरहेको छु। यति बेला मैले असीम कुमार कटुवाल र गोमा कटुवाललाई सम्झेँ, जुन रुदै रुदै भयो परदेशी नाम गरेर बजारमा आएको गीत अहिले पछिल्लो पटक तपाईँलाई अत्यन्तै रुचि पनि रहनु आएको छ र तपाईँहरूकै मनमा बस्न सफल यी गायक असीम कुमार कटुवालको पछिल्लो सिर्जना यति बेला तपाईँको लागि। यो निकै मनसुने गीत प्रस्तुत गरिसकेको छु। हामीसँग धेरै गीत छ, तिनै गीत सङ्गीतहरूलाई रिलिज गर्नुपर्ने बाध्यता परिस्थिति छ, त्यसैले मैले थोरै थोरै गीत प्रस्तुत गरिरहेको छु। यति बेला एनबी लामालाई सम्झेँ मैले, पछिल्लो पटक साङ्गीतिक बजारमा चिनो रुमाल बजारमा लिएर आउनुभएको छ। अब त्योभन्दा अगाडिका गीतहरू पनि एनबी लामाको चर्चामै थिए र चिनो रुमाल पनि तपाईँलाई अत्यन्तै रुचाइरहनु भएको छ। एनबी लामा र शीतल विश्वको आवाज रहेको छ, शब्द गोविन्द लामिछाने जो प्रतिभाशाली सर्जक हुनुहुन्छ, धेरै गीत लेख्नमा माहिर हुनुहुन्छ र पछिल्लो पटक गीत सङ्गीतहरूमा व्यस्त गोविन्द लामी छन्, सँगै लक्ष्मी मगर पनि त्यत्तिकै व्यस्त छिन् र अब कमल सरगमको लय छ। बिन्दवासिनी म्युजिक प्रहारीको प्रस्तुति यति बेला तपाईँको लागि। नदिनुमा न बोल्छ रातै नमस्कार, म लोक तथा दोहोरी गायक विरही कार्की। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गाम्बेसीका धुनहरू। अहँ, कार्यक्रम गाम्बेसीका धुनहरू सुन्दै हुनुहुन्छ। मिठा मन सुने गीत सङ्गीतहरू प्रस्तुत गरिरहेको छु। चाहनाजीले बाहिरबाट साथ दिनुभएको छ। यति बेला अर्को गीत प्रस्तुत गर्न चाहे, अहिले पछिल्लो पटक अत्यन्तै लोकप्रिय बन्दै गएको छ। पछिल्लो पटक विरह कार्की र त्यसै गरी कल्पना मगरको, कल्पना मगर भन्दा नि कल्पना सुनुहारको आवाज रहेको गीत डाँडैमा बिजुली आए, यो पनि अहिले पछिल्लो पटक अत्यन्तै चर्चामा छ। यो गीत यति बेला प्रस्तुत गर्छु विरह कार्कीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा सुनखानी म्युजिक प्रणालीको उत्कृष्ट उत्पादन। छोरो सबले भन्छन् काले, आमा बाको एक्लो छोरो सबले भन्छन् काले, मान्छे गरी भए पनि तिमलाई रोज्न थाले। डाँडैमा बिजुली आयो झलल मायाको गाउँतिर, यता त धेरै छ हो झौकेरे उज्यालो ठाउँतिर। डाँडैमा बिजुली आयो झलल कार्यक्रम गाम्बेसीका धुनहरू यति बेला सुन्दै हुनुहुन्छ। तपाईँको माझमा मिठा मन छुने गीत सङ्गीतहरू प्रस्तुत गर्दै गर्दा हामीसँग समय अब लगभग बाहिरिँदैछ। तिनै समयको सदुपयोग चाहनाजीले गरिरहनु भएको छ बाहिरबाट गीत बजाएर। यति बेला विकास परियार र त्यसै गरी नानु तामाङको आवाजलाई प्रस्तुत गर्छ। त्यसपछि विदा हुनको लागि अर्को गीत लिएर आउनेछु। तीर्थविरक्त पाक्रिनको उत्कृष्ट लय र शब्दमा रहेको एमएमपिएस फिल्म्स प्रणालीको बजार व्यवस्थापनमा बजारमा आएको गीत यति बेला प्रस्तुत गर्न चाहे। तपाईँलाई अत्यन्तै रुचाउनु भएको गीत हो यति बेला तपाईँको लागि। मेरो प्रस्ताव हो के छ बन्दी, भोलि के हो पर्सि के हो भन्नलाई सकिन्न। मेरी सानो आजै गरम बिहे, भोलि के हो पर्सि के हो भन्नलाई सकिन्न। मेरी सानो आजै गरम बिहे, मेरी सानो आजै गरम बिहे। अहँ, हामीसँग समय कम छ। चाहनाजीले बाहिरबाट सङ्केत गरिरहनु भएको छ। हामीसँग गीत धेर भयो आज, सबै गीतहरू रिलिज गर्नपर्ने र सबै गीतहरू उत्कृष्ट हाम्रो नजरमा, तपाईँहरूको नजरमा पनि त्यतिकै उत्कृष्ट रहेकै गीतहरू प्रस्तुत गर्दा गर्दै अब भने समयको अन्तिम क्षणमा छौँ। यति बेला मैले अन्तिम गीत आजको लागि प्रस्तुत गर्नको लागि चाहनाजीलाई अनुरोध गरेँ। पछिल्लो पटक मोती मुस्कानको चाहिँ बजारमा आएको गीत हो, अत्यन्तै मिठो छ। फेसबुक नाम गरेर बजारमा आएको छ, अलिकति कमेडी खालको गीत छ जुन गीतलाई यति बेला प्रस्तुत गर्न अनुरोध गर्दै म कमल सरकम आजको विषयबाट बिदा हुन्छु। भोलि फेरि हामीलाई भेट, हाम्रो साथमा तपाईँहरूको एसएमएस लिएर आउनेछु अनि हामीसँग भेट हुनेछ। भोलि एसएमएसबाट रमाइलो गर्नेछौँ भन्दै आजको विषयबाट छुटिन्छ अवस्था। नमस्कार, जय गीत, जय सङ्गीत। मलाई फेसबुक।